हम इंसानों को एक दूसरे से मोहब्बत करना उस मालिक का दिया हुआ पाक जज्बा है। लेकिन जो महबूब की खातिर खुद से मोहब्बत करता हो वो और भी महान है। खुद से भी मैंने प्यार तुम्हारे लिए किया, खुद से भी मैंने प्यार तुम्हारे लिए किया, रातों से भी मैंने दुनिया पे एतबार तुम्हारा। دنیا پہ اعتبار تمہارے لیے کیا، خود سے بھی میں نے پیار کے واسطے رویا نہ تھا کبھی، جو دل کسی کے واسطے رویا نہ تھا کبھی، رویا نہ تھا کبھی، اس دل کو بے تمہارے لیے کیا، خود سے